नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज राजनैतिक भेटवार्ता गर्दै समकक्षी मोदीसँग पौने 12 बजे भेट्ने, आगामी वर्षदेखि नेपालमै पुनर्विमा कम्पनी खुल्ने, नेपालमा पहिलोपल्ट महिनावारी स्वच्छता दिवस मनाउने तयारी, नाइजेरियामा अपहरित बालिकाहरू राखेको स्थान पत्ता लगाएको सेनाको दावी, बल प्रयोग गर्दा ज्यानमा खतरा पुग्न सक्ने भएकाले उद्धार नथालिएको भनाई, र आइपिएलको पहिलो प्लेअफमा आज किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स भिड्दै। समाचार अब विस्तारमा। भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज राजनैतिक भेटवार्ता गर्दै हुनुहुन्छ। कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदी, सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, कङ्ग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतसँग भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री कोइरालाले आज 11:45 बजे हैदराबाद हाउसमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो। त्यस्तै अपरान्ह 5 बजे भारतका राष्ट्रपति प्रणब मुखर्जीलाई भेट गर्ने कार्यक्रम रहेको छ। कोइरालाले दिउँसो 2 बजे पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय कङ्ग्रेस आइका अध्यक्ष सोनिया गान्धीलाई पनि भेट्ने कार्यक्रम रहेको छ। मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन सोमबार नयाँ दिल्ली पुगेका कोइरालाले भारतका निवर्तमान प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरिसक्नु भएको छ। कोइराला भोलि अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ। एकीकृत नेकपा माओवादीको पदाधिकारी चयनका लागि आज चुनाव हुँदैछ। चुनावले 2 उपाध्यक्ष, 1 महासचिव, 3 सचिव र 1 कोषाध्यक्ष निर्वाचित गर्नेछ। चुनावी प्रक्रियाबाटै सोमबार स्थायी समिति र आइतबार पोलिट ब्युरो समिति निर्वाचन गरेको माओवादीले पदाधिकारी पनि चुनावबाटै चयन गर्न लागेको हो। पदाधिकारीको निर्वाचन पनि सोमबार हुने भनिए पनि विवादका कारण स्थगित भएको थियो। नेता कृष्ण बहादुर महरा र वर्षमान पुनमध्ये कसलाई महासचिव बनाउने भन्नेमा एकीकृत माओवादीभित्र विवाद छ। नारायण काजु श्रेष्ठ र पुष्टबहादुर बोगटीलाई उपाध्यक्षमा निर्वाचित गर्ने संस्थापन पक्षको तयारी छ। एकीकृत नेकपा माओवादीले 50 सदस्यीय पोलिट ब्युरो र 16 सदस्यीय स्थायी समिति पनि चुनावबाटै चयन गरेको छ। राप्रपा नेपालको पहिलो महाधिवेशनमा नयाँ नेतृत्वको लागि आज चुनाव हुँदैछ। अध्यक्षका लागि कमल थापा र पद्मसुन्दर लावतीको उम्मेदवारी परेको छ। वर्तमान अध्यक्ष कमल थापा एकपक्षीय रूपमा अघि बढिरहेको आरोप लगाउँदै लावतीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो। त्यस्तै 63 जना केन्द्रीय सदस्यका लागि 239 जनाले उम्मेदवारी दिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। 45 सदस्यीय केन्द्रीय समिति यसैपल्टदेखि विस्तार गरी 127 सदस्य बनाइएको हो। 63 सदस्य र पदाधिकारी भने पछि मनोनयन गर्ने राप्रपा नेपालको व्यवस्था छ। संविधानका अन्तर्वस्तुमा छलफल गर्न संविधान सभाको बैठक आज बस्दैछ। बैठकमा निर्क्युल समितिको सहमति असहमतिका प्रतिवेदनमाथिको छलफल जारी रहनेछ। तत्कालीन न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयको निर्क्युल सम्बन्धी प्रतिवेदन 2071 र असहमतिका विषयहरूको निर्क्युल सम्बन्धी प्रतिवेदन 2071मा सभासदको भनाइ नसकेकाले आज पनि यसै विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ। संविधानसभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। हिजो सभासदहरूले न्याय परिषदलाई पुनर्संरचना गर्दै यसलाई संसदप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए। त्यस्तै न्याय सेवा आयोग आवश्यक नभएको न्याय परिषदले सर्वोच्च अदालतलाई नियन्त्रण गर्न नमिल्ने विधिको शासनलाई स्थापित गर्न न्यायालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने माग पनि सभासदले गरेका छन्। आगामी वर्षदेखि नेपालमै पुनर्विमा कम्पनी खुल्ने भएको छ। पुनर्बीमा कम्पनी नहुँदा विदेशी नै रकमलाई स्वदेशमा नै राख्न आकस्मिक बिमा कोषलाई पुनर्बीमा कम्पनीको रूपमा सञ्चालन गर्ने तयारी गरेको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका प्रमुख कृष्ण देवकोटाले जानकारी दिनुभयो। नेपालमा पुनर्बीमा कम्पनी नहुँदा वर्षेनी 2 अर्ब रुपियाँ भन्दा धेरै रकम विदेशका पुनर्बीमा कम्पनीमा जाने गरेको छ। पुनर्बीमा कम्पनी स्थापना गर्न 5 अर्बको पुँजी चाहिने भए पनि अहिले आकस्मिक बिमा कोषको पुँजीबाट नै काम सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो। 5 अर्ब पुँजी पुर्याउने उद्देश्य राखेर अहिले 2 अर्बबाट पुनर्बीमाको काम सुरु गर्न लागि हो। आकस्मिक बिमा कोषमा सरकारको 45% र बिमा कम्पनीको 55% सेयर छ। जोखिम बाँड्ने बिमाको सिद्धान्त अनुसार बिमा कम्पनीहरूले बिमा रकमको ठूलो भाग पुनर्बीमाको लागि छुट्याउनु पर्दछ। हवाई बिमाको सबैभन्दा धेरै 99% रकम पुनर्बीमा कम्पनीलाई बुझाउनु पर्छ। निर्जीवन कम्पनीहरूले समग्रमा 50% बिमा रकम पुनर्बीमाको लागि विभिन्न विदेशी पुनर्बीमा कम्पनीलाई बुझाउँछन्। नेपालमै पुनर्बीमा कम्पनी स्थापना भएपछि यो रकमको केही अंश नेपालमै रहने भएकाले कम्पनी स्थापना गर्न विशेष जोड दिएको देवकोटाले बताउनुभयो। नेपालमा पहिलोपल्ट महिनावारी स्वच्छता दिवस मनाउने तयारी भएको छ। अमेरिकी सहयोग नियोग युएसएड वाटर एड राष्ट्रसङ्घीय जनसङ्ख्या कोष नेपाल प्रजनन स्याहार केन्द्र लगायतको सहभागितामा महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम हुन लागेको हो। सामाजिक सांस्कृतिक कारणले धेरैजसो महिला र किशोरीहरू महिनावारी हुँदा आफूलाई लज्जित महसुस गर्ने र कसैसँग यो विषयमा छलफल गर्न नसक्ने भएकाले समस्यामा पर्ने गरेका छन्। त्यसैले महिनावारीको उचित व्यवस्थापन नहुँदा आउने समस्याबारे र स्वस्थ सामग्रीको प्रयोगका बारेमा छलफल सुरु गर्ने उद्देश्यले दिवस मनाउन लागि प्रजनन स्याहार केन्द्रले जनाएको छ। महिनावारी वा मासिक धर्म प्राकृतिक शारीरिक प्रक्रिया भए पनि नेपालसहित विश्वका धेरै देशमा छुवाछुतका रूपमा लिने गरिएको छ। केन्द्रका अनुसार नेपालमा दैनिक लगभग 2,90,000 जना महिला तथा किशोरीहरूको महिनावारी अथवा मासिक धर्म हुने गरेको छ। 82% महिला ग्रामीण क्षेत्रमा बसोबास गर्ने र उनीहरूले महिनावारी व्यवस्थापनका लागि परम्परागत फोहोर अस्वस्थ र सम्भवतः खतरनाक उपाय अप्नाउने गरेको केन्द्रले जनाएको छ। विभिन्न अध्ययनहरूले किशोरीहरूमा प्रजनन स्वास्थ्य र महिनावारीको उचित व्यवस्थापनको पर्याप्त सूचनाको अभाव रहेको र त्यसले गर्दा प्रत्यक्ष प्रभाव उनीहरूको शिक्षामा पर्ने गरेको देखाएका छन्। एक तथ्याङ्क अनुसार महिनावारीका बेला विद्यालयमा अनुपस्थित हुने किशोरीहरूको सङ्ख्या 53% रहेको छ। वर्षमा कम्तीमा पनि 6 हप्ता विद्यालयमा अनुपस्थित हुँदा उनीहरूको शैक्षिक प्रगतिमा प्रत्यक्ष असर पर्दछ। महिनावारी सुरु भइसकेकी किशोरी बिहेका लागि योग्य हुने सामाजिक विश्वासका कारण धेरै किशोरीहरू विद्यालय छाड्न छिट्टै बिहे गर्न र छिट्टै बच्चा जन्माउन बाध्य हुने गरेका छन्। महिनावारी व्यवस्थापनका लागि महिलाहरूको स्वच्छ सामग्री प्रतिको पहुँच सामर्थ्य सरसफाइको अभावका कारण समस्या भएको सरकारवालाहरूले बताएका छन्। महिनावारी स्वच्छता दिवस भोलि मनाइँदैछ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। क्रान्तिकारी कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको भन्ने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको प्रतिक्रिया के छ? एक कुरा सही छ, बी हास्यास्पद कुरा र सी एकताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नविश काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासीबुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656-63063 मोबाइल नंबर 98551-7743। नियम पालना गरौ। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज केही बेर घाम लागे तापनि फेरि बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। नाइजेरियाली सेनाले बोको हरामद्वारा अपहरित बालिकाहरूलाई कहाँ राखिएको छ भन्ने आफूहरूले पत्ता लगाएको दावी गरेको छ। बल प्रयोग गर्दा बालिकाहरूको ज्यानमा खतरा पुग्न सक्ने भएकाले तत्काल उद्धार नथालेको सेनाले जनाएको छ। ती बालिकालाई सम्भवतः उत्तर पूर्वी बोर्नो प्रान्तको चाड र क्यामरुन सीमा नजिकको घना जङ्गलमा राखिएको हुन सक्ने अनुमान गरिएको छ। गत अप्रिलमा बोको हरामले 200 भन्दा बढी बालिकाहरूलाई उनीहरू पढिरहेकी स्कुलबाट अपहरण गरेको थियो। मध्यस्थकर्ताको पहलमा सरकार र बोको हराम बीच करिब सहमति हुन लागे पनि पछि बिथोलिएको थियो। 50 जना बालिकाको सट्टामा 100 जना बोको हराम कार्यकर्ता छाड्ने सहमति भएको बताइएको थियो, तर पछि सरकारले नमानेको बताइएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको पहिलो प्लेअफमा आज किङ्स इलेभेन पन्जाबले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल बेलुका 7 बजे इडन गार्डन कोलकातामा हुनेछ। लिग चरणमा खेलेका 14 खेलमध्ये 11 वटा खेल जितेर 22 अङ्कसहित शीर्ष स्थानमा रहँदै पन्जाबले प्लेअफमा स्थान सुरक्षित गरेको थियो। यस्तै कोलकाता 9 खेल जितेर 18 अङ्कसहित दोस्रो स्थान हासिल गरेको हो। खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ। हार बेहोर्ने टोलीको फाइनलमा पुग्ने अवसर बाँकी नै रहनेछ। आज पराजित टोलीले बुधबार हुने चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आज राजनैतिक भेटवार्ता गर्दै समकक्षी मोदीसँग 12:15 बजे भेट्ने। आगामी वर्षदेखि नेपालमै पुनर्विमा कम्पनी खुल्ने। नेपालमा पहिलोपल्ट महिनावारी स्वच्छता दिवस मनाउने तयारी। नाइजेरियामा अपहरित बालिकाहरू राखेको स्थान पत्ता लगाएको सेनाको दावी। बल प्रयोग गर्दा ज्यानमा खतरा पुग्न सक्ने भएकाले उद्धार नथालिएको भनाई। र आइपिएलको पहिलो प्लेअफमा आज किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स भिड्दै। अवस्थ बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणाली।